नमस्कार, हामी शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित शैक्षिक कार्यक्रमबाट बोलिरहेका छौ। यो कार्यक्रम प्रत्येक शनिबार बेलुकी 7:30 देखि 7:45 बजेसम्म रेडियो नेपालबाट प्रसारण हुने गर्दछ। यस कार्यक्रममा हामी तपाईँ शिक्षक विद्यार्थी अभिभावक लगायत सम्पूर्ण शैक्षिक सरोकारवालाहरूलाई हार्दिक स्वागत गर्दछौ। श्रोतावृन्द, यो कार्यक्रम यहाँले चाहेको समयमा शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइट www.ncd.gov.np मा पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रको घोषणा गरेको 1 वर्ष बितिसकेको छ। आज हामी यसै सन्दर्भमा विद्यालय शान्ति क्षेत्रसँग सम्बन्धित नाट्य श्रृंखला शान्तिको नयाँ घर लिएर उपस्थित भएका छौ। सर, अब फेरि यहाँ बन्दको बेला स्कुल चलेको देखियो भने स्कुल पनि खरानी हुन्छ, तिमीहरूलाई पनि छोडिन्न नि, ख्याल गर। ए भाइ, यो त स्कुल हो नि, स्कुलमा पनि बन्द, कसको लागि बन्द गर्ने हो? ल, बढ्ता बोल्ने होइन, हामीले बन्द भनेपछि बन्द नै हो। भाइ सुन्नुहोस् न, बुझ्ने कोसिस गर्नुहोस् न, यो स्कुल न त सरकारको हो, न त यहाँ कसैको विरोध गर्न सिकाइन्छ, यो त बालबालिकाको स्कुल हो, स्कुल भनेको शान्ति क्षेत्र हो, यसमा तपाईँहरू सबैले विशेष सहयोग गर्नुपर्छ, बन्दको कुरा नगर्नुहोस्। ए, त्यसो भए स्कुल खरानी बनाउने विचार छ होइन? स्कुल खरानी होइन भाइ, बरु सक्छौ भने बालबालिकाको पढ्न पाउने बाल अधिकारलाई समेत निमोठेर फ्याँक्दै जबरजस्त रूपमा स्कुल बन्द गराउने जुन संस्कृति हामीसँग मौलाएको छ, त्यो बन्द गराउने संस्कृतिलाई नै खरानी पार्नुपर्छ। शान्ति, शान्ति केही भएको छैन, यहाँ मलाई हेर त, भाग्नुहोस् भाग्नुहोस् सर, म त भागे, अब मलाई मार्छन्, सबैले मलाई ढुङ्गा हान्छन्, गोली हान्छन्, म भाग्छु, ऊ त्यो मान्छेले मलाई मार्छ सर, मार्छ। शान्ति, तिमीलाई केही हुँदैन, नाच्यौ न, हेर ऊ उहाँ पनि तिमीलाई भेट्न आउनु भएको छ, उहाँ पनि शान्तिको खोजीमा आउनुहुन्छ, नाच्यौ त। साँच्ची के भएको हो यिनलाई? मलाई भेट्नु होइन सर, मलाई मार्न आएका, अझै पनि मेरो सास बाँकी छ कि भनेर आएका, ऊ सर मलाई मार्छ, ऊ अब गोली हान्छ सर, मेरो शरीर छिया छिया परेको छ, शरीरभरि सबैले हानेका गोलीका छर्रा छन् सर, मैले राम्ररी खान नपाएको वर्षौ भयो, नसुतेको त 15 वर्षभन्दा बढी भयो। के भन्नु भाइ, यसको लामो कहानी छ, म भन्छु तपाईँलाई, शान्ति ल हिँडे जाउँ तिम्रो साथीहरूसँगै, यहाँ केही भएको छैन, तिमीले आफ्ना साथीहरूलाई तिमी मिस बनेर पढाउनुपर्छ, यो देशको सबभन्दा बढी हिम्मतिलो विद्यार्थी भनेको हाम्रो शान्ति हो, पक्षमा जाऊ त, आउ जाउँ। हस्, कुरा आजभन्दा 7 वर्ष अगाडिको हो, त्यो कहाली लाग्दो दिन बिर्सिन मन लाग्छ मलाई, तर बिर्सने त कुरा छोडौ, पल पलमा त्यो घटना मनमा आइरहन्छ, छाती पोल्छ, मन पिरो हुन्छ। शान्ति साँच्चेकी फक्रिएकी फूल जस्तै हँसिली थिइन्, राम्रै थिइन्, पढाइमा पनि अत्यन्त उत्कृष्टता थियो उनको। एक दिन शान्ति आफ्नो बाबाको साथ स्कुल आउँदै थिइन्, स्कुलको गेटमै अकस्मात एउटा ठूलो शक्तिशाली बम विस्फोट भयो, विस्फोटले उसको बाबा र अन्य विद्यार्थीहरू गरी जम्मा 6 जना घटनास्थलमै मृत्यु भयो, कैयौं घाइते बने, त्यसै मध्ये शान्ति पनि नराम्रोसँग घाइते बनिन्। त्यो दिनपछि उनको मानसिक अवस्था बिग्रिएको छ, कुनै चिजको आवाज आउन साथ उनले आफ्नो सन्तुलन गुमाउँछिन्, त्यही घटना सम्झिन साथ मलाई पनि बन्द भनेपछि शरीरमा कम्पन हुन थाल्छ, साह्रै ठूलो घृणा लाग्न थाल्छ। मलाई थाहा छैन शान्तिको दोष, राजनैतिक दाउ पेशको चपेटामा बितेको हाम्रो जीवन। सरी सर, मलाई साह्रै नरमाइलो लाग्यो। ठिक छ बाबु, तपाईँले यति भनिदिनु भयो मेरो आशा पलायो। बरु सक्नुहुन्छ भने के सर, भन्नुहोस् न, मैले सक्ने नसक्ने के कुरा हो? हेर्नुहोस्, तपाईँ पढे लेखेको मान्छे, कुरा बुझ्नुहुन्छ। मैले एउटा प्रहण गरेको छु, कमसेकम विद्यार्थी पढ्ने विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने। आज हामीले बाल बालिकालाई शान्तिपूर्वक पढ्ने वातावरण दियौँ भने हामी जस्ता जुनसुकै समस्या समाधानका लागि बन्द हडताल, चक्का जाम गर्ने बन्द संस्कृतिको अन्त्य हुनेछ। हामीले बन्द हडताल, चक्का जाम, लडाईँ भिडन्त धेरै गर्यौं, यसमै हाम्रो जीवन पूरा बितिसकेको छ। कमसेकम भोलिको देशको लागि बाल बालिकाहरूलाई यसबाट मुक्त गर्नुपर्छ। यसका लागि तपाईँले आफ्नो पार्टीमा कुरा राख्नुहोस्, यो मेरो अनुरोध हो। मेरो शान्तिलाई बचाउनुहोस्। ठिक छ सर, यस विषयमा म मेरा नेताहरूसँग भोलि नै कुरा गर्छु। हाम्रो पार्टीले मात्र गरेर पुगेन क्या रे? तपाईँले यति भन्नुभयो मलाई साह्रै खुसी लाग्यो। बरु म अरू पार्टीलाई पनि भन्छु, भोलि बिहान एकछिन पर चौतारीमा बसौन हुन्न? हुन्छ सर, हुन्छ। बरु भोलि बिहान सबेरै गर्नु पर्ला, दिउँसो काम छ, म हिँडेँ है त अहिले। खै संविधान पनि नेता मिल्दै नमिल्ने? तपाईँको नेतालाई संविधान नचाहिने? तपाईँलाई म्याद मात्रै थप्नु पर्ने। नमस्कार है सबैलाई, म अलि ढिला भएँ कि क्या हो? नमस्कार नमस्कार, ल बसौ नेताजीहरू बसौ, अलिअलि ढिला पनि भएन भने के को नेता हुनु नि? ल अब कुरा सुरु गरौँ होला। मैले हाम्रो विद्यालयको स्रोत व्यक्तिजीलाई पनि बोलाएको थिएँ, उहाँले तपाईँहरू छलफल गर्दै गर्नुहोला, म अलि ढिला हुन्छ भन्नुभएको छ। छलफल त गर्ने, के विषयमा छलफल गर्ने? सर पहिला एजेन्डा बनाउनु पर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ। ठिक भन्नुभयो, आजको एजेन्डामा हामी फरक फरक राजनीतिक पार्टीका छौँ, फरक फरक विचार बोक्नेहरू जम्मा भएका छौँ, तर पनि सबैले यहीका जनताहरूका लागि काम गर्ने हो। हामीसँग साना साना बाल बालिकाहरू छन्, उनीहरूले पढ्ने विद्यालयलाई शान्ति क्षेत्र बनाऊ कि भन्ने एजेन्डा राख्न खोजिएको। राम्रो सिकाइ वातावरण तयार गर्नका लागि विद्यालय शान्ति क्षेत्रको अवधारणा आएको। होइन हो सर, शान्ति क्षेत्र भन्नुभएको छ, यो भनेको के हो? शान्ति त देशैभरि भए राम्रो नि। हेर्नुहोस् नेताजीहरू, विद्यालय भनेको बाल बालिकाहरू पढ्ने ठाउँ हो। यहाँका साना साना बाल बालिकाहरूलाई तनावबाट मुक्त बनाउन र राम्रो सिकाइको वातावरण तयार गर्नको लागि विद्यालय शान्ति क्षेत्रको अवधारणा आएको। ऊ स्रोत व्यक्ति पनि आए जस्तो छ। नमस्कार नमस्कार नमस्कार। ल हेर्नुहोस् कस्तो राम्रो राष्ट्रिय गीत, कुरा यसैबाट सुरु गरौँ न हुन्न? हुन्छ, किन नहुनु। राष्ट्रिय गीतमा भने जस्तै साँच्चैकै हाम्रो देश विविध जात, भाषा, धर्म, संस्कृति, भूगोलको माला हो। यो हाम्रो अमूल्य सम्पत्ति पनि हो। यस्तो विविधता यो स्कुलमा पनि छ। यस्तो विविधतामा कसैले कसैलाई भेदभाव, हिंसा, दुर्व्यवहार, व्यवस्था गर्नु हुँदैन भन्ने विषय पनि विद्यालय शान्ति क्षेत्रभित्रै पर्दछ। हो र भने मैले त शान्ति क्षेत्र भनेपछि स्कुलमा मात्र राजनीति नगर्ने होला भन्ने सोचेको थिएँ। विद्यालय शान्ति क्षेत्रभित्र धेरै विषयहरू समेटिएको छ। यसमा विद्यालयलाई सशस्त्र गतिविधि र जुनसुकै किसिमबाट हुने हिंसाबाट विद्यालय मुक्त राख्ने विषयलाई राखिएको छ। अनि विद्यालयमा हुने राजनीतिको विषयमा केही लेखेको छैन? हो, तपाईँले भने जस्तै विद्यालयलाई दलगत, राजनीतिक तथा अन्य हस्तक्षेपबाट मुक्त गर्ने विषयलाई पनि शान्ति क्षेत्र घोषणाले समेटेको छ। कुरा सजिलो पनि छ, कुरा अप्ठ्यारो पनि छ। कुरा गर्न धेरै सजिलो, काम गर्न सबभन्दा कठिन छ। हामी सबैजनाको एउटै मत भयो भने काम गर्न पनि कुरा गरे जस्तै सजिलो हुन्छ। ठिक कुरा भन्नुभयो सरले। स्कुलभित्र सबै बाल बालिकालाई भेदभाव नभएको, कुनै किसिमको हिंसा नभएको, शारीरिक मानसिक सजाय कसैले कसैलाई नदिएको विषयमा सरहरूले जिम्मा लिनुपर्छ। त्यसो हो भने अब हामीले पनि विद्यालयमा बन्द गराउने, विद्यालय आधारभित्र राजनीतिक सभा सम्मेलन नगर्ने भन्ने हो? हो, हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्यौँ भने यसबाट फाइदा पुग्ने भनेको अरू कोही होइन, ती हाम्रै बालबालिकाहरू हुन्। सबैलाई मान्य छ भने हाम्रो पार्टी सहयोग गर्न तयार छ। सहयोग त हाम्रो पनि हुन्छ, तर यो विषयमा कसले के गर्ने, के गर्न हुने, के गर्न नहुने भन्ने कुरा राम्ररी छलफल गर्नुपर्छ कि। कुरा मलाई पनि चित्त बुझ्यो। हाम्रो स्रोत व्यक्ति के भन्नुहुन्छ, तपाईँको केही विचार भयो भन्नुहोस् न। सबैको विचार त्यही छ भने मेरो लागि पनि ठिक छ। सरकारले जारी गरेको विद्यालय शान्ति क्षेत्र निर्देशिका हेरेर के गर्ने भन्ने विषयमा छलफल गर्न राम्रो हुन्छ, अनि त्यसैको आधारमा आचार संहिता बनाउन सकिन्छ। ल ठिक छ, फेरि पनि बसौ, आचार संहिता बनाएर विद्यालयलाई शान्ति क्षेत्र बनाऊ। शिवहरि सर, के भयो तपाईँलाई, किन मलिन देखिनु भएको? होइन, ठिकै छ। सबैभन्दा खुसी हुनुपर्ने मान्छे नै मलिन देखिएपछि सरलाई केही भएको छैन भन्ने कुरा कसरी विश्वास गर्ने? बरु आफ्नो कुरा राख्नुहोस् न। साँचो अर्थमा आज धेरै खुसी छु, तर पनि मनमा अनेकौं कुरा खेल्छन्। नचाहँदा नचाहँदै पनि दुःखाली लाग्दो दिनको याद आइरहेको छ। स्कुललाई शान्ति क्षेत्र बनाउने काम आजभन्दा 7 वर्ष अगाडि गर्न सकेको भए ती कलिला बालबालिका हामीसँगै हुन्थे। मानसिक सन्तुलन गुमाएकी शान्ति कति खुसीको साथ वरपर गर्थ्यो होला। सर, तपाईँलाई विशेष धन्यवाद। तपाईँले स्कुललाई शान्ति क्षेत्र बनाउनु पर्दछ भनेर लागिरहनु भएको थियो। आज सबै राजनीतिक पार्टी सबै एकै ठाउँमा जम्मा हुनुभएको छ। शान्तिले आज नयाँ घर बनाएकी छिन्। यो घरको सुरक्षा गर्ने दायित्व हाम्रो हो। ठिक छ श्रोत व्यक्तिज्यू, सबै नेताजीहरू, हामी फेरि पनि बसेर कस कसले के काम गर्ने भनेर आचार संहिता बनाउला। आजदेखि हाम्रो स्कुल शान्ति क्षेत्र घोषणा गरौं। कुरा चित्त बुझ्छ भने पहिले हामी सबैले एक स्वरमा भनौ, शान्तिको नयाँ घर बनाउँछौ, छोरा छोरी सबैलाई हँसाउँछौ। श्रोताबिन, अहिले सुन्दै हुनुहुन्थ्यो शान्तिको नयाँ घर शीर्षकको नाट्य श्रृंखला। अब हामी प्रस्तुत गर्दैछौ सचेतनामूलक सन्देश। यहाँले शैक्षिक विषयवस्तुमा आधारित लेख रचना सुझाव सल्लाह कार्यथलोमा भोगेका समस्याहरू शिक्षण विधि साथै प्रसारित कार्यक्रमको प्रतिक्रिया दूर शिक्षा तथा खुला सिकाई महाशाखाको इमेल ठेगाना www.deolncd@gmail.com पठाउनुहुन अनुरोध गर्दछौ। साथै तपाईँले पठाउनु भएका समस्याहरू शैक्षिक रेडियो कार्यक्रमबाट समाधान गर्ने प्रयास अवश्य गर्नेछौ। हस्त, यस अनुरोधको साथसाथै उमा बुढाथोकी प्राविधिक साथी रविन्द्र श्रेष्ठका साथै म बिरितालाई पनि बिदा दिनुहोस्। नमस्ते।